स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई। शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ रेडियो अर्पण 104.5 मेगाहर्जमा, साथसाथै इन्टरनेट अनलाइनबाट पनि यति बेला तपाईँले हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर र विशेष गरी हामी यो समयमा रहेर शुभकामनाका शब्दहरू तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। सम्पूर्ण श्रोताहरूसँग पनि शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ। रेडियो अर्पणका शेर सदस्यहरूसँगको शुभकामनाका शब्दहरूलाई पनि जोडिराखेका छौँ र अबको क्रममा भने तपाईँहरूको माझमा रेडियो अर्पण 104.5 मेगाहर्जका शेर सदस्यहरूसँगको शुभकामनाका शब्दहरूलाई जोड्दैछौँ। यहाँनिर हामी यही शुभकामना आदान प्रदानको कार्यक्रममा रहिराखेका छौँ तपाईँहरूको माझमा र विशेष गरी नयाँ वर्षको आज पहिलो दिन तपाईँहरूले निकै नै रमाइलोसँग मनाइराख्नु भएको होला, निकै नै रमाइलो गरिराख्नु भएको होला आफ्नो घर परिवारमा, आफ्नो साथीसँगीसँग। जे होस् आज निकै नै खुसी हुनुहुन्छ, निकै नै व्यस्त पनि हुनुहुन्छ। जे होस् आजको दिनलाई निकै नै रमाइलोसँग तपाईँले मनाइराख्नु भएको छ, यो विश्वास हामीले लिएका छौँ र रमाइलो बनाउनुहोस् आजको दिनलाई, फरक बनाउनुहोस् आजको दिनलाई, ताकि तपाईँका हरेक दिनहरू आजका दिन जस्तै बनुन् हाम्रो शुभकामना छ तपाईँ सम्पूर्णलाई। र तपाईँहरू शुभकामना दिन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोस्, हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने नै छौँ। 4 बजे पछाडि करिब 5 बजेसम्म तपाईँ श्रोताहरूसँग शुभकामनाहरू साटासाट गर्नेछौँ र यति बेला भने रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य ज्यूहरूसँगको शुभकामनाका शब्दहरूलाई हामी तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ, गर्न लागिराखेका छौँ र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ माधव दुवाडी ज्यू, रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते। नमस्कार, यहाँलाई विजय दशमीको हार्दिक मङ्गलमय, नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। धेरै धेरै धन्यवाद छ, अनि साथै रेडियो अर्पण सुनेर बस्नुभएका सम्पूर्ण श्रोता महानुभावहरूलाई मेरो र होटल सेभेन स्टार सौराको तर्फबाट यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हुन्छ, यहाँलाई, यहाँको सम्पूर्ण युनिटलाई पनि हाम्रो तर्फबाट यो नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। हस् हस् धन्यवाद, हुन्छ नमस्कार। नमस्ते, यति बेला माधव दुवाडी हुनुहुन्थ्यो रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य, उहाँसँग हामीले कुराकानी गरिसकेका छौँ र शुभकामना आदान प्रदानको कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। बिहानैदेखि तपाईँहरूको शुभकामनाहरूलाई जोडिराखेका छौँ, हाम्रो रेडियो अर्पणका परिवारहरूसँगको शुभकामनाका शब्दहरूलाई तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ, शेयर सदस्यहरूसँगको शुभकामनाका शब्दहरूलाई तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ र विशेष गरी यो समयमा केही समय अगाडि तपाईँसँग हामीले आदान प्रदान गरेका थियौँ शुभकामनाहरू, जो रेडियो अर्पणलाई माया गर्नुहुन्छ हाम्रा श्रोताहरूसँग र यति बेला भने रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यहरूसँग हामी शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ र यो शुभ उपलक्ष्यमा, यो शुभ घडीमा तपाईँ पनि आफ्नो आफन्तहरूलाई शुभकामना दिन चाहनुहुन्छ होला, यदि चाहनुहुन्छ भनेदेखि 4 बजे पछाडि फेरि हामी तपाईँसँग तपाईँको शुभकामनाहरू तपाईँको घर परिवारसम्म पुर्याउनको लागि उपस्थित हुनेछौँ। 4 बजेदेखि 5 बजेसम्म तपाईँहरूको शुभकामना हामी साट्नेछौँ र यो समयमा चाहिँ विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यहरूसँगको शुभकामनाका शब्दहरूलाई आदान प्रदान गरिराखेका छौँ, ती शब्दहरू तपाईँहरूको माझमा पुर्याइराखेका छौँ र रेडियो अर्पण 104.5 मेगाहर्जबाट यति बेला तपाईँले हामीलाई सुनिराख्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँले हामीलाई सुनिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई यो नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। आफ्नो कार्यव्यस्तताले तपाईँ आफ्नो घर आफ्नो परिवारबाट टाढा हुनुहुन्छ, यो समयमा तपाईँ आफ्नो परिवारसँग हुनुहुन्न, तर तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, एकदमै खुसी रहनुहोस्, आफूलाई एक्लो महसुस नगर्नुहोस्। नजिक हुने धेरै माध्यमहरू छन्, आफ्नो परिवारमा शुभकामनाहरू साटासाट गर्नुहोस्, आदान प्रदान गर्नुहोस् र आजको दिनलाई एकदमै विशेष बनाउनुहोस्, एकदमै रमाइलो बनाउनुहोस्। तपाईँ विदेशमा हुनुहुन्छ जो यति बेला हामीलाई सुनिराख्नु भएको छ, तपाईँ सबैजनालाई नयाँ वर्षको यो उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना हाम्रो तर्फबाट प्रस्तुत गरिराखेका छौँ, शुभकामनाहरू तपाईँलाई दिइराखेका छौँ र विशेष गरी यो समयमा रेडियो अर्पणका शीर्ष सदस्यहरूसँग शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ र तपाईँसँग रहेर एकैछिन भए पनि कुराकानी गर्ने कोसिसमा पनि हामी लागिराखेका छौँ। केही समय अगाडि तपाईँहरूसँग कुराकानी गरेका थियौँ, केही समय पछाडि 4 बजेपछि फेरि पनि हामी तपाईँहरूलाई तपाईँहरूको शुभकामना तपाईँको आफन्त तपाईँको घर परिवारसम्म पुर्याउनको लागि हामी आउने नै छौँ र यति बेला भने हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ विष्णु कडेलजी, रेडियो अर्पण 104.5 मेगाहर्जका श्रोता सदस्य हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर हजुर, नमस्कार। नमस्ते, स्वागत छ यहाँलाई शुभकामना विशेष कार्यक्रममा। धन्यवाद। सर्वप्रथम त यहाँलाई, यहाँको सम्पूर्ण परिवारलाई रेडियो अर्पण होल युनिटको तर्फबाट यो नयाँ वर्ष 2071 सालको अवसरमा हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद। मेरो पनि रेडियो अर्पणको टिम र त्यसमा रहनुभएका सम्पूर्ण सदस्य तथा यसमा त्यसका बढी टिम र सम्पूर्ण रेडियो अर्पण सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई पनि म विष्णु प्रसाद पौडेलको तर्फबाट हार्दिक नयाँ वर्षको मङ्गलमय शुभकामना गर्न चाहन्छु। हुन्छ, तपाईँको शुभकामनाका शब्दसँगै अहिले भने हामी बिदा हुन्छौँ। नमस्कार। धन्यवाद। विष्णु कर्णेल हुनुहुन्थ्यो यति बेला, आफ्ना शुभकामनाका शब्दहरू राखेर गइसक्नु भएको छ र विशेष गरी हामीले रेडियो अर्पण 104.5 मेगाहर्जका शीर्ष सदस्यहरूसँग शुभकामनाहरूलाई आदान प्रदान गरिराखेका छौँ, तपाईँहरूसम्म पुर्याइराखेका छौँ। तपाईँ पनि आफ्नो घर परिवारमा शुभकामनाहरू आदान प्रदान गरिराख्नु भएको छ होला, आफ्नो घर परिवारसम्म आफ्नो साथी सङ्गीसम्म पुगेर शुभकामनाहरू आदान प्रदान गर्नुभएको छ, निकै नै रमाइराख्नु भएको छ, रमाइलो गरिराख्नु भएको छ, यो विश्वास हामीले लिइराखेका छौँ र विशेष गरी शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। 2071 सालको वैशाख महिनाको 1 गते आज यो नयाँ वर्षको नयाँ दिनमा नयाँ समयमा तपाईँहरूसँग एकैछिन भए पनि रमाइलो कुराकानी पनि हामी गरिराखेका छौँ। केही समय पछाडि तपाईँ श्रोताहरूसँग पनि हामी शुभकामनाहरू आदान प्रदान गर्नेछौँ। 4 बजे पछाडि तपाईँको शुभकामनालाई हामी लिनेछौँ र यो समयमा विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शीर्ष सदस्यहरूसँग शुभकामना आदान प्रदान गरिराखेका छौँ र यो सुखद उपलक्ष्यमा, यो सुखद घडीमा तपाईँ सम्पूर्णलाई शुभकामना हामीले दिइराखेका छौँ र विशेष गरी तपाईँ आजको दिनमा खुसी रहनुहोस्, आजको दिनमा सुखी रहनुहोस्, तपाईँ सदैव सुखी खुसी रहनुहुनेछ, तपाईँको आगामी दिनहरू अझै रमाइलोसँग बित्नेछ। आजको दिनलाई जति तपाईँले रमाइलो बनाउनुहुन्छ, आगामी दिनहरू तपाईँको त्यस्तै रहन् त्यस्तै रहनेछन् र त्यस तपाईँले सोचे जस्तै हुनेछन्, तपाईँका हरेक दिनहरू हुन् पनि हाम्रो शुभकामना छ तपाईँ सम्पूर्णलाई र शुभकामना विशेष कार्यक्रम पनि तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। बिहानैदेखि तपाईँहरूको माझमा हामीले शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ र टेलिफोन सम्पर्कमा पनि तपाईँहरूसँग हाम्रा रेडियो अर्पण 104.5 मेगाहर्जका शीर्ष सदस्यहरूसँग शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ। यति बेला हामी एउटा आवाज तपाईँको माझमा जुड्न चाहन्छौँ, त्यस पछाडि रेडियो अर्पण 104.5 मेगाहर्जका शीर्ष सदस्यहरूसँगको शुभकामनाका शब्दहरूलाई जुड्ने नै छौँ। रेडियो अर्पण सँगै रहनुहोला। नवयुगका युवा संसार को तेरो एक गलत कदम नहीं हुन्छ कारण संहार को संहार को संहार को संहार को नवजात शिशु नव युग को बनेर युवा निडरा बेभर निष्कपट सबै शुभकामना नवयुगलाई नवयुगका युवाहरूलाई शुभकामना नव नवयुगका पाखुराहरूलाई तेरो काखमा सगरमाथा बोके हिँड्ने ताकत होस् तेरो हातमा पहाड हेपिन्छन् सबै नामर्दहरू अन्याय र असत्यहरू तेरो छाती सत्यको लागि लडी दिने कवच बनो शुभ कामना नवयुगलाई नवयुगका युवाहरूलाई शुभ कामना नव स्वागत गर्न चाहन्छु शुभकामना विशेषमा यति बेला हामी रहिराखेका छौँ रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँले हामीलाई सुनिराख्नु भएको छ र विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका स्टोर सदस्यहरूसँग शुभकामना आदान प्रदान यति बेला हामीले गरिराखेका छौँ उहाँहरूको शुभकामनाका शब्दहरूलाई तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ नवराज लामिछानेज्यू म उहाँसँग कुराकानी गर्छु हेलो हेलो हजुर नमस्कार नमस्ते शुभकामना विशेष कार्यक्रममा यहाँलाई धेरै धेरै स्वागत छ धन्यवाद सर्वप्रथम त नववर्ष 2071 सालको यो शुभ उपलक्ष्यमा यहाँलाई यहाँको सम्पूर्ण परिवारलाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना धन्यवाद है मेरो र यो मञ्जुश्री सप्लास परिवारको तर्फबाट पनि यहाँहरूलाई धेरै धेरै धेरै शुभकामना हुन्छ शुभकामनाका शब्दहरूको लागि धेरै धेरै धन्यवाद छ अहिले भने छुटौ नमस्कार नवराज लामिछाने हुनुहुन्थ्यो रेडियो अर्पण 104.5 मेगाहर्जका चेयर सदस्य उहाँसँग पनि हामीले कुराकानी गरिसकेका छौँ उहाँको शुभकामनाको शब्दलाई तपाईँहरूको माझमा प्रस्तुत गरिसकेका छौँ शुभकामनाका शब्दहरू समेटिएका सुमधुर आवाजहरू तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ, साथमा तपाईँहरूकै शुभकामनाहरूलाई पनि जोडिराखेका छौँ। र विशेष गरी यो समयमा चाहिँ रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यज्यूहरूसँग शुभकामना आदान प्रदान गरिराखेका छौँ र उहाँहरूको शुभकामनाका शब्दहरू तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। विशेष गरी आजको यो शुभ उपलक्ष्यमा तपाईँसँग रहेर कुराकानी गरिराखेका छौँ। विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जलाई माया गर्ने धेरै श्रोताहरू हुनुहुन्छ, उहाँहरूसँग पनि हामीले शुभकामना आदान प्रदान गरिराखेका छौँ। र 4 बजे पछाडि फेरि हामी तपाईँहरूलाई प्रत्यक्ष फोन सम्पर्कमा रहेर तपाईँहरूको शुभकामना आदान प्रदान गर्नेछौँ, यो जानकारी पनि तपाईँलाई गराउन चाहन्छु। र यति बेला चाहिँ हामी विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यहरूसँग शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ। र विशेष गरी आजको यो दिन तपाईँको लागि निकै नै विशेष बनिराखेको छ, यो विश्वास हामीले लिएका छौँ। निकै नै रमाइलो माहौलमा तपाईँ हुनुहुन्छ, निकै नै रमाइलोसँग बसिराख्नु भएको छ, आफ्नो घर परिवारमा होस्, आफ्नो साथीसङ्गीसँग होस्, अथवा कतै तपाईँ सबैजना आफ्नो घर परिवार साथीसङ्गी मिलेर घुम्न जानु भएको छ होला। तपाईँ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ आज जति खुसी हुनुहुन्छ, यो खुसीहरू अझै थपिँदै जाउन्, नयाँ वर्षले तपाईँहरूको जिन्दगीमा अझै धेरै बहारहरू ल्याओस्, हाम्रो शुभकामना तपाईँहरूलाई यति बेला रहन्छ। र शुभकामना प्रस्तुत पनि गरिराखेका छौँ, बिहानैदेखि शुभकामना आदान प्रदान तपाईँहरूको माझमा गरिराखेका छौँ। सम्पूर्ण श्रोताहरूलाई पनि हामी यो नयाँ वर्ष 2071 सालको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यहरूसँग शुभकामना आदान प्रदान हुँदैछ, गरिराखेका छौँ। र यो समयमा विशेष गरी 4 बजे पछाडि तपाईँ श्रोताहरूसँग प्रत्यक्ष फोन सम्पर्कमा हामी कुराकानी गर्नेछौँ र तपाईँहरूका शुभकामनाहरूलाई तपाईँको आफन्त, तपाईँको घर परिवारसम्म, तपाईँको साथीसङ्गीसम्म पक्कै पनि पुर्याउने नै छौँ। र विशेष गरी यो समयमा रेडियो अर्पणका शेयर सदस्यहरूसँग शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ। शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ हामीले यति बेला, र यति बेला तपाईँले हामीलाई सुनिराख्नु भएको छ होला, यो विश्वास पनि लिएका छौँ। रेडियो अर्पण 104.5 मेगाहर्जबाट त हामीलाई सुनिराख्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ। फेरि हामी यही आवाजलाई थोरै अगाडि बढाउँछौँ, त्यस पछाडि रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यहरूसँगको शुभकामनाका शब्दहरूलाई जोड्ने नै छौँ। शुभकामना नववर्षको शुभकामना नववर्षको शुभकामना शुभकामना कामना नव वर्षको शुभकामना नव वर्षको शुभकामना नववर्षको शुभकामना तपाईँ सम्पूर्णलाई हामीले व्यक्त गरिराखेका छौँ। विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यहरूसँग शुभकामना आदान प्रदान गरिराखेका छौँ यो समयमा रहेर। र यति बेला हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ सूर्य देवकोटा, उहाँसँग हामी कुराकानी गर्छौँ। हेलो हेलो सूर्य देवकोटा जी हुनुहुन्थ्यो रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य पनि हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गर्न सकेनौँ, सायद फोन सम्पर्कमा अलिकति समस्या भएर हुनसक्छ। तपाईँसँग हामीले शुभकामना आदान प्रदान गरिराखेका छौँ, तपाईँ रेडियो सुन्ने श्रोताहरूसँग पनि हामी शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ र करिब 5 बजीसम्म हामी शुभकामना आदान प्रदानको कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गर्नेछौँ। 4 बजे पछाडि तपाईँ सम्पूर्ण श्रोताहरूसँग हामी शुभकामनाहरू आदान प्रदान गर्नेछौँ र यति बेला भने रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यहरूसँग शुभकामना आदान प्रदान गरिराखेका छौँ। र यति बेला सहकर्मी सागर ढुङ्गाना पनि भर्खरै मेरो छेउमा आइपुग्नु भएको छ। सागरलाई पनि नयाँ वर्ष 2071 सालको अवसरमा मेरो तर्फबाट धेरै धेरै शुभकामना। र यो नयाँ वर्ष 2071 साल सुरु भइसकेको छ र आज वैशाख 1 गते र 2070 साललाई हामीले चाहिँ बिदाई गरिसकेका छौँ र 2071 सालमा हामी रहेका छौँ र 2071 सालको यो पावन उपलक्ष्यमा प्रतीक्षाजीलाई पनि धेरै धेरै शुभकामना छ। र जसले यो आवाजबाट सागर ढुङ्गानालाई चिन्नुहुन्छ, यो आवाजको पहिचान गर्नुहुन्छ, रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर बस्नुहुने लाखौँ लाख श्रोता जसले हामीलाई माया गर्नुहुन्छ र आजको दिनसम्म जुन किसिमले माया गरिदिनु भएको छ त्यो माया नघटाइदिनु होला। र यो 2071 सालको पावन उपलक्ष्यमा तपाईँ सम्पूर्ण देश तथा विदेशमा बस्नुहुने श्रोताहरू, हाम्रा शुभचिन्तकहरू, विज्ञापनदाताहरू सबैलाई चाहिँ 2071 सालको धेरै धेरै शुभकामना छ। र यो 2070 साल तपाईँको कस्तो भएको छ, 2070 सालमा तपाईँले के काम गर्नुभयो, आफूले गर्न नसकेको कामहरू त्यो कामहरू चाहिँ 2071 सालमा पुरा होस् र राम्रो कामहरू गर्दै जानुहोला 2071 सालमा। र आज हामीले दिनभर कुराकानी गरिराखेका छौँ, श्रोतासँग कुराकानी गरेका छौँ, सँगसँगै शेयर सदस्यसँग पनि हामीले शुभकामना आदान प्रदान जुन यो कार्यक्रम चाहिँ गरिराखेका छौँ। र प्रतीक्षाजी अब हामी हाम्रो टेलिफोन सम्पर्कमा रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य रामजी दराइजी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो हजुर नमस्कार। नमस्कार शुभकामना विशेष कार्यक्रममा यहाँलाई स्वागत छ। हजुरलाई नयाँ वर्ष 2071 सालको अवसरमा हार्दिक मङ्गलमय शुभकामना छ हाम्रो तर्फबाट। तपाईँ शुभकामनाका शब्दहरू राख्न सक्नुहुन्छ यति बेला? हजुर अब हाम्रो त खासै छैन है, हाम्रो मतवालीको हो, त्यही खानपिनमै बढी चासो दिन्छ भने पछाडि सबैजना सम्पूर्णलाई शुभकामना दिन चाहनुहुन्छ यति बेला सबैलाई, अब मैले मलाई चिनेका जतिलाई। हुन्छ अहिले भने छुटौ, नमस्कार। रामजी दराइजी हुनुहुन्थ्यो शेयर सदस्यसँग हामीले कुराकानी गरिराखेका छौँ होइन, र दिनभर हामी तपाईँको साथमा रहेका छौँ र 2071 सालको यो विशेषमा रहेका छौँ र शुभकामना विशेष कार्यक्रम अन्तर्गत रहेर हामीले शेयर सदस्यसँग कुराकानी गरिराखेका छौँ र केही समय अगाडि हामी श्रोतासँग पनि कुराकानी गरिसकेका छौँ र अब 4 बजेपछि फेरि पनि हामी श्रोतासँग कुराकानी गर्नेछौँ। र तपाईँले चाहिँ भनौँ न 2070 साललाई चाहिँ कसरी स्वागत गर्नुभयो होइन, र बिहानदेखि अहिलेसम्म कसरी चाहिँ यो सालको चाहिँ स्वागत सँगसँगै मनाउनु भयो है, र 2070 साल तपाईँको समग्र कस्तो भयो त्यसको बारेमा पनि कुराकानी गर्न सक्नुहुन्छ र 2071 सालमा चाहिँ तपाईँको प्लानिङहरू के छ होइन, सोचहरू पक्कै पनि होला नि होइन, हामीसँग सेयर गर्नुहोस् यो समयमा, यो सुख अवसरमा चाहिँ हामी पनि एकैछिन रमाइलो कुराकानी गरौँ, शुभकामनाहरू साटौँ भनेर 4 बजे पछाडि तपाईँसँग कुराकानी गर्नेछौँ जो रेडियोलाई माया गर्नुहुन्छ तपाईँ सम्पूर्ण श्रोतासँग यो जानकारी हामीले गराइराखेका छौँ। र विशेष गरी सागर हजुर अब 2070 सालको कुराकानी गर्ने हो भने 2070 साल समग्र रूपमा चाहिँ नराम्रो साल चाहिँ रहेन, राम्रै साल रह्यो होइन। अब रेडियोमा कार्यक्रम चलाइरहँदा श्रोताहरूको माया पाइरहँदा एक किसिमको चाहिँ रमाइलो अनुभूति भयो होइन, र 2070 साल चाहिँ जस मेरो लागि चाहिँ राम्रो रह्यो। र अब 2070 साल जे जस्तो भए तापनि 2071 सालमा चाहिँ हामीले नयाँ सोच र नयाँ विचारको साथमा चाहिँ हामी अघि बढ्नुपर्छ, र 2070 सालमा गरेका नराम्रा कामहरूलाई चाहिँ, नराम्रा सोच नराम्रा विचारहरूलाई चाहिँ हामीले चाहिँ अब फखाल्नुपर्छ, र 2071 सालमा नयाँ सोच र नयाँ र जागरुक साथ हामी अगाडि बढ्नुपर्छ। र म सबैलाई भन्न चाहन्छु, जो श्रोता जसले रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर बस्नुभएको छ, सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np यो कार्यक्रम सुनिरहनु भएको छ, र तपाईँले समयको महत्त्व बुझ्नुहोला र समयको महत्त्व बुझेर चाहिँ अघि बढ्नुहोला, काम गर्नुहोला, किनकि समय आउँछ फर्किँदैन, बगेको खोला फर्किँदैन एउटा उखान रहेको छ। त्यस कारण चाहिँ सही समयको पहिचान गरेर आफ्नो काम गर्नुहोला, आफ्नो काममा चाहिँ बढी ध्यान दिनुहोला, हामी त्यो पनि भन्न चाहन्छौँ। र शेर सदस्यसँग हामीले प्रत्यक्ष कुराकानी गर्ने प्रयास गरिराखेका छौँ, यो शुभकामना विशेष कार्यक्रममा हामी रहेका छौँ र शेर सदस्यसँग हामीले कुराकानी गर्ने प्रयास गरिराखेका छौँ। यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका शेर सदस्य हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा मेघनाथ पौडेल, हामी उहाँसँग कुराकानी गर्छौँ, उहाँको शुभकामनाका शब्दहरूलाई तपाईँहरूको माझमा जोड्नेछौँ। हेलो, हेलो, हजुर नमस्कार। नमस्ते, स्वागत छ यहाँलाई शुभकामना विशेष कार्यक्रममा। धन्यवाद। सर्वप्रथम त नयाँ वर्ष 2071 सालको यो उपलक्ष्यमा यहाँलाई, यहाँको सम्पूर्ण परिवारलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना मेरो तर्फबाट पनि। रेडियो अर्पण परिवार र सम्पूर्ण यो रेडियो अर्पण सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई नयाँ वर्ष 2071 हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हुन्छ, हाम्रो तर्फबाट तपाईँले मैले शुभकामना मेरो तर्फबाट पनि भयो, हाम्रो प्रतीक्षाजीको तर्फबाट पनि भयो होइन, हाम्रो राजजी रिजनजी सम्पूर्ण रेडियो अर्पण 104.5 मेगाहर्जका अल कर्मचारीको तर्फबाट तपाईँले चाहिँ नौ वर्ष 2071 शुभकामना छ। र 70 साल तपाईँको कस्तो भयो र 2071 सालको प्लानिङहरू के छ छोटकरीमा बताइदिनुहोस् अनि हामी बिदा माग्छौँ। 70 साल समग्रमा राम्रै रह्यो, सकारात्मक सोचका साथ अब समग्र राष्ट्रले र व्यक्तिगत रूपमा भन्दा पनि 70 साल नयाँ नेपालको नयाँ संविधान बन्ने लक्ष्यका साथ एउटा संविधान सभाको निर्वाचन भयो र 71 सालमा यही संविधान सभाको निर्वाचित संविधान सभाले नयाँ संविधान नेपाललाई दियो र नेपालमा सुख शान्ति र अमन चयन कायम होस् र नेपालले नयाँ संविधान पास गर्ने शुभकामना दिन चाहन्छु। 71 साल सफल रहोस्, नेपाली जनताहरू सबैले आँटी चिताएका कुराहरू पुरा हुन् र सबैका मनाकाङ्क्षाहरू पुरा हुन् भन्ने सकारात्मक सोचका साथ रहौँ, सबै राम्रो हुन्छ। पक्कै पनि 2071 साल तपाईँको पनि फलिफाप होस् होइन, राम्रो होस् र शुभकामना सँगसँगै छुट्यौँ। नमस्कार हजुर, मेघनाथ पौडेल शेर सदस्य हुनुहुन्छ, हामीले उहाँसँग कुराकानी गऱ्यौँ र यो शुभकामना आदान प्रदान विशेष कार्यक्रममा हामी रहेका छौँ। र आज 1 गते वैशाख 1 गते र यो नयाँ वर्षको यो क्षणमा चाहिँ हामीले बिहानैबाट शुभकामना आदान प्रदान कार्यक्रम चाहिँ सञ्चालन गरिराखेका छौँ, र केही अगाडि चाहिँ केही बेर अगाडि हामीले श्रोतासँग पनि कुराकानी गरेका थियौँ, र अब 4 बजेपछि हामी प्रत्यक्ष श्रोतासँग कुराकानी गर्नेछौँ र श्रोताहरूको मनसँग कुराकानी गर्नेछौँ, र 2070 साल तपाईँहरूको कस्तो भयो, कस्तो रह्यो, र 2071 सालमा तपाईँको प्लानिङ के रहेको छ त्यो विषयमा पनि हामीले कुराकानी गर्नेछौँ होइन। विशेष गरी होइन, जे होस् 70 साल जे जस्तो भए पनि 70 सालमा अधुरा अपुरा रहेका कामहरू तपाईँको यो सालबाट चाहिँ समाप्त होस्, पुरा होस्, तपाईँले सोच्नु भएको जस्तै होस्, तपाईँका आगामी दिनहरू यो नयाँ वर्षले तपाईँको जिन्दगीमा बहार ल्याओस्, हाम्रो शुभकामना तपाईँको लागि सधैँ छ। र हामी यति बेला शुभकामना विशेष कार्यक्रममा रहिराखेका छौँ, प्रविधिबाट राजको साथ मिलेको छ, रिजनको साथ मिलेको छ, अनि तपाईँहरूको साथमा हामी दुईजना छौँ, म प्रतीक्षा अनि म सागर रहेको छु, र यो शुभकामना विशेष कार्यक्रममा हामीले अहिलेको चरणमा चाहिँ भनौँ न शेर सदस्यसँग रमाइलो कुराकानी गरिराखेका छौँ, स्पेसली शेर सदस्यसँग प्रत्यक्ष फोन सम्पर्कमा रहेर शुभकामना

सको नववर्षको शुभकामना तपाईँहरूलाई हामीले शुभकामनाका शब्दहरू यति बेला प्रस्तुत गरिराखेका छौँ, शुभकामनाहरू दिइराखेका छौँ। विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जबाट इन्टरनेट अनलाइनबाट तपाईँले यति बेला हामीलाई सुनिराख्नु भएको छ। तपाईँ सबैजनालाई यो नयाँ वर्षको अवसरमा हार्दिक मङ्गलमय शुभकामना छ पुनः एकपटक। र विशेष गरी यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्यहरूसँग हामीले कुराकानी गरिराखेका छौँ र तपाईँहरूसँग पनि हामी एक किसिम पछाडि कुराकानी गर्नेछौँ। र रेडियो अर्पणका 104.5 मेगाहर्जका शिर सदस्यहरूसँगको शुभकामनाका शब्दहरूलाई तपाईँहरूको माझमा यति बेला जोडिराखेका छौँ। र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्य ध्रुवराज लामिछानेज्यू, हामी उहाँसँग कुराकानी गर्छौँ। हेलो, नमस्कार, स्वागत छ यहाँलाई शुभकामना विशेष कार्यक्रममा। धन्यवाद। अनि सर्वप्रथम त यहाँलाई, यहाँको सम्पूर्ण परिवारलाई नयाँ वर्ष 2071 सालको अवसरमा हार्दिक मङ्गलमय शुभकामना। मेरो तर्फबाट पनि सम्पूर्ण रेडियोवासी, रेडियो अर्पण सुन्ने सम्पूर्ण विज्ञापन दादा कर्मचारी वर्ग लगायत रेडियो अर्पण सुन्ने देश विदेशमा रहनुहुने सम्पूर्णलाई 2071 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हुन्छ, तपाईँको शुभकामनाको शब्दहरूको लागि धेरै धेरै धन्यवाद छ। अहिले भने छुटौँ, नमस्कार। यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्य ध्रुवराज लामिछाने, उहाँसँग हामीले कुराकानी गरिसकेका छौँ। उहाँको शुभकामनाका शब्दहरूलाई तपाईँहरूको माझमा प्रस्तुत गरिसकेका छौँ। 4 बज्नै लागेको छ, हामी 4 बजेको अर्पण खबरपछि फेरि पनि तपाईँहरूसँग शुभकामनाका शब्दहरूलाई अगाडि बढाउनको लागि उपस्थित हुनेछौँ। विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्नुहुने श्रोताहरूको लागि विशेष गरी हामी शुभकामना विशेष कार्यक्रम यस पछाडि तपाईँहरूको माझमा लिएर आउनेछौँ। रेडियो अर्पण सँगै रहनुहोला। नमस्कार। नववर्षको शुभकामना, नववर्षको शुभकामना, नववर्षको शुभकामना, नववर्षको शुभकामना, नववर्षको नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा विद्यार्थी, अभिभावक ज्यू लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। प्राचार्य एवं नर्थ पोइन्ट एकाडेमी पिठुवा चितवन। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर तिलकराज शर्मा पौडेल, विज्ञान पौडेल एवं पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म, रत्नगर 2 हाई स्कुल रोड टाँडी। फोन 0556562116, 98550062116 र 98451939673। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोप्राइटर पुरन नेपाली एवं न्यू पुरन काष्ठ फर्निचर उद्योग, रत्नगर 13 जयमंगला ओरालो। मोबाइल 98451939116। सम्पूर्ण घरायसी फर्निचर र अफिसका फर्निचरहरू अर्डर अनुसार तयार गरिनुका साथै तयारी फर्निचर पनि उपलब्ध छ।

श्रोता तथा शुभचिन्तकहरूमा नयाँ वर्षले नयाँ जोस जाँगर तथा उमङ्ग ल्याओस् भनी कामना गरिएको छ। प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बस्ने भएको छ। थाँतिरहेका विभिन्न राजनैतिक विषयमा समाधान खोज्न साँझ 5 बजे बैठकको आयोजना गरिएको नेताहरूले जनाएका छन्। कङ्ग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष जननाथ खनाल र ए माओवादी अध्यक्ष प्रचण्ड लगायत तीन दलका शीर्ष नेताहरूको बैठकमा सहभागिता रहनेछ। उच्च स्तरीय राजनैतिक समिति गठन गर्ने कि नगर्ने भन्ने विवादमा रुमर लिएका तीन दलका नेताहरूले 26 जना मनोनित सभासद, विभिन्न देशका राजदूत, न्यायाधीश लगायत संवैधानिक निकायमा पदाधिकारीका विषयमा समेत सहमति जुटाउन सकेका छैनन्। संविधान सभामा गठन गरेका विभिन्न समितिका सभापतिका विषयमा पनि प्रमुख दलहरूले सहमति जुटाउन नसकी 70 साल गुजारेका छन्। फुजेल काण्डमा आरोपितका परिवारहरूले सशस्त्र द्वन्द्वको नेतृत्व गरेका प्रचण्ड र बाबुरामलाई पक्राउ गर्न चुनौती दिएका छन्। गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा हिजो जिल्ला अदालतमा 13 जना विरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै अभियोग पत्र दर्ता भएको छ। आरोपितहरूले आज भरतपुरमा पत्रकार सम्मेलन गरी आफूहरू अन्यायमा परेको बताएका छन्। तत्कालीन जिल्ला सेक्रेटरी एमबहादुर परियार, इन्द्रजित र नेता सुदर्शन पौडेल पनि जिल्लामै छन्, तर सरकार नदेखेको झैँ गर्छ आरोपित परशुराम भनिने अजित पौडेलले भन्नुभयो। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पौडेल 25 दिन हिरासतमा बसेर रिहा भएका हुन्। अधिकारीको हत्याको आरोपमा पक्राउ परेका आफ्ना बुबा 72 वर्षका छविलाल पौडेल प्रहरी हिरासतमा राख्नु न्यायचित नभएको उहाँले बताउनु भएको छ। गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको 2061 साल जेठ 24 गते चितवन रत्नगरमा गोलीहानी हत्या भएको थियो। मकवानपुरको भेम्फेदी 3 मा चट्याङमा परेर एकजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानीय 20 वर्षीय सुनबहादुर स्यान्तान रहेका प्रहरीले जनाएको छ। घरमा बसिरहेको अवस्थामा चट्याङ परी उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चट्याङमा परेर स्थानीय 35 वर्षकी दुर्गामाया स्यान्तान घाइते हुनुभएको छ। अमेरिकाको कन्सास सिटी स्थित यहुदीहरूको एक तीर्थस्थल त्यस नजिकको एक वृद्धाश्रममा एक बन्दुकधारले 3 जनाको हत्या गरेको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले 70 वर्षीय एक वृद्धलाई पक्राउ गरी छानबिन अघि बढाएको छ। स्थानीय संचार माध्यमका अनुसार ओभरल्यान्ड पार्कमा रहेको एक प्रार्थना केन्द्र र त्यसै आसपासको सहायता केन्द्रमा गोलाबारी भएको थियो। र क्लब इनोभेटिभले नयाँ वर्ष 2071 सालको अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गरेको छ। TSN म्युजिक इयर फुड फेस्टिभल 2 को अवसरमा राष्ट्रिय टोलीलाई नगद 2 लाख रुपियाँले सम्मान गरिएको हो। कार्यक्रममा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका 5 जना सदस्यहरू शक्ति गौसन, अमृत भट्टराई, बसन्त रेग्मी, राहुल विश्वकर्मा र सागर पनि चितवन आएका थिए। खेलाडीहरूलाई चितवन ल्याउने संयोजन चितवन क्रिकेट सङ्घ क्यानले गरेको क्यानका जिल्ला अध्यक्ष कैलाशनाथ प्याकुरेले बताउनुभयो। क्रिकेट टोलीलाई चितवन ब्याडमिन्टन सङ्घ र कालिका कन्स्ट्रक्सनले पनि 50,000 रुपियाँले सम्मान गरेको छ। हवस् त प्रान 4 बजे अर्पण खबर सकियो, ध्रुवराज आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 98452-46174।